संघीयता गठनको आधारलाई लिएर सभासदहरूका बीचमा तीव्र मतभेद, नयाँ संविधानका अन्तर्वस्तुमा न्यूनतम सहमति कायम गरेपछि मात्र वार्ता गर्न सुझाव। राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दद्वारा आफू अध्यक्ष भएको घोषणा, राष्ट्रपति यादवले दिएको अभिव्यक्ति आपत्तिजनक भएको एमाले नेता गेवालीको टिप्पणी। चितवनको रामनगर जंगलमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु, 41 जना घाइते, गर्मी बढेसँगै चितवनमा कुखुरा समेत मर्न थाले। भारतको तेलगङ्गा आजदेखि छुट्टै राज्य, मुख्यमन्त्रीमा चन्द्रशेखर रावद्वारा शपथ ग्रहण, मुम्बई बम काण्डका दोषी मेननलाई तत्काल मृत्युदण्ड नहुने। र युवा स्ट्राइकर विमल घरते युथ प्ले अफ द इयर घोषित, स्पेशल अवार्ड क्रिकेटर शरद भेस्वाकरलाई प्रदान। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरै के साथ सुनिरहनु भएको साँझ 5 बजीको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ। सहकर्मी अनिता अर्यालसँगै म सुजिता हमाल। अब समाचार विस्तारमा। संघीयता गठनको आधारलाई लिएर सभासदहरूका बीचमा तीव्र मतभेद देखिएको छ। तत्कालीन राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिको सहमति र असहमतिका विषयहरूमाथिको छलफलमा बोल्दै संघीयताको आधार पहिचान बनाउने या सामर्थ्य भन्नेमा सभासदहरूले अलग अलग धारणा समेत राखेका छन्। बैठकमा बोल्दै नेपाली कङ्ग्रेसका सभासद महेश आचार्यले जातीय पहिचानका आधारमा राज्यको पुनर्संरचना गर्दा थोरै मात्रै जातिको प्रतिनिधित्व हुने बताउनु भएको छ। उहाँले जातीय सांस्कृतिक विविधता भएको देशमा सबैलाई समेट्ने गरी प्रदेशहरूको गठन हुनुपर्ने बताउनुभयो। नेकपा एमालेका सभासद कृष्ण भक्त पोखरेलले पुनर्संरचना भनेको भूगोलको बाँडफाँड मात्रै नभई शासकीय स्वरूप, न्यायपालिका, संस्कृतिको समेत पुनर्संरचना रहेको बताउनु भएको छ। सबैको पहुँच र पहिचान सुनिश्चित हुनुपर्ने भन्दै उहाँले पहिचान भन्ना साथ जातलाई मात्रै बुझ्न नहुने बताउनुभयो। संघीय समाजवादका सभासद अशोक राईले सामर्थ्यका लागि पहिचान जरुरी रहेको दावी गर्दै पहिचानका आधारमा संघीयतामा जानुपर्ने बताउनु भएको छ। अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले राज्यको नाम जातका नाउँबाट राख्नै नहुने विचार राख्नुभयो। संविधान सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच नयाँ संविधानका अन्तर्वस्तुमा न्यूनतम सहमति कायम गरेपछि मात्र अन्य दल र सरकारवालासँग वार्ता अघि बढाउन सभासदहरूले नेतृत्वलाई सुझाव दिएका छन्। संविधान सभा मातहतको संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको आजको बैठकमा बोल्ने अधिकांश सदस्यले सभापति र प्रमुख दलका नेतृत्वलाई त्यस्तो सुझाव दिएका हुन्। संविधान सभाभित्र रहेका राजनैतिक दल सदस्य र बाहिर रहेका विभिन्न राजनैतिक दल तथा सरकारवालाहरूसँग वार्ता गरी संविधान निर्माणको कार्यमा सबैको सहयोग जुटाउने समितिको कार्यक्षेत्र रहेको छ। निर्दिष्ट जिम्मेवारी पूरा गर्ने सन्दर्भमा समितिले संविधान सभा बाहिर रहेका राजनैतिक दल र सरकारवालाको पहिचान एवं वार्ता प्रक्रिया, कार्यविधि र तौर तरिकाका तर्जुमा गरी सो सम्बन्धी प्रतिवेदन तयार गर्न समितिका सदस्य पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको उपसमितिले दिएको प्रतिवेदनका बारेमा केन्द्रित रहेर आजबाट छलफल र बहस प्रारम्भ गरेको छ। संविधान सभाभित्रै संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणाली जस्ता संविधानका महत्वपूर्ण अन्तर्वस्तुमा सहमति कायम हुन नसकिरहेका बेला एकैपटक बाहिरका शक्ति र समूहसँग वार्ता गर्दा समितिको ओझ र गरिमाप्रति प्रश्न उठ्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन आवश्यक रहेको धारणा बैठकमा सदस्यहरूले प्रस्तुत गरेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले बिना योजना रकमान्तर गरिएको विषयमा अर्थमन्त्री डाक्टर रामशरण महतसँग छलफल गर्नुभएको छ। आज बालुवाटारमा बोलाएर प्रधानमन्त्री कोइरालाले विपक्षी दलले लगाएको आरोपबारे अर्थमन्त्री महतसँग जानकारी माग्नु भएको छ। अर्थ मन्त्रालयले बिना योजना रकमान्तर गरेको भन्दै एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल लगायतका प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि यसबारे जानकारी लिन प्रधानमन्त्री कोइरालाले अर्थमन्त्रीसँग छलफल गर्नुभएको हो। जथाभावी रकमान्तर गरेको भन्दै प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बजेट बारेको पूर्व छलफल समेत सुरु हुन सकेको छैन। जेठ मसान्तमा बजेट ल्याउने गरी संसदमा प्री बजेट छलफलको प्रस्ताव पेश गर्ने अर्थमन्त्री डाक्टर रामशरण महतको प्रस्ताव अलपत्र परेको छ। आगामी महाधिवेशनका लागि 2,50,000 सदस्यता नवीकरण गरिएको नेकपा एमाले सुनाएको छ। केन्द्रीय कार्यबलखुमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा सुनाइए अनुसार महाधिवेशनका लागि मूल व्यवस्थापन समितिको कार्य गठन भएको छ। पार्टीले अधिवेशनको नारा तय गरेको मूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिनुभयो। शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा समृद्ध नेपाल निर्माण गरौं भन्ने नारा तय भएको हो। महाधिवेशनका लागि एक महिना बाँकी रहेको छ। नेतृत्व परिवर्तनका लागि हुने पार्टीको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने जानकारी समेत दिइएको छ। नेतृत्वका लागि विवाद चुलिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेता लोकेन्द्र बहादुर चन्दले आज आफूलाई पार्टी अध्यक्ष घोषणा गर्नुभएको छ। पूर्व सहमति अनुसार अध्यक्ष सूर्य बहादुर थापाको एक वर्षको अवधि सकिएको भन्दै चन्दले पार्टी कार्यालयमा आफ्ना समर्थकहरूमाझ आफूलाई अध्यक्ष घोषणा गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टी बीच एक वर्ष भएको एकीकरणका बेला पहिलो वर्ष थापा, दोस्रो वर्ष चन्द, तेस्रो वर्ष पशुपति शमशेर राणा र चौथो वर्ष प्रकाश चन्द्र लोहनी अध्यक्ष हुने सहमति भएको थियो। जेठ 6 गते थापाको एक वर्षको अवधि सकिए लगत्तै चन्द र लोहनी पक्षले सो सहमति कार्यान्वयनको माग गर्दै आएका थिए। थापाले पार्टीको वार्षिक उत्सवपछि जेठ 18 अध्यक्ष छाड्छु भनेको, तर उहाँले नछाडेपछि चन्द स्वत अध्यक्ष भएको चन्द पक्षीय केन्द्रीय सदस्य महेश्वर रोकाले बताउनु भएको छ। 107 सदस्यीय केन्द्रीय समितिमा 53 चन्दको पक्षमा रहेको रोकाले दावी गर्नुभएको छ। चन्दको घोषणा कार्यक्रममा नेताहरू लोहनी, ध्रुव बहादुर प्रधान, विक्रम पाण्डे, बलराम घरती मगर लगायतको उपस्थिति रहेको थियो। पार्टीका सहप्रवक्ता किरण गिरीले चन्दको सो घोषणाबारे आफूहरूलाई केही जानकारी नभएको बताउनुभयो। सत्तारूढ नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप गेवालीले सरकार गठनको बखत नेपाली कंग्रेस र नेकपा एमाले बीच भएको 7 बजे सहमतिको विरूद्ध राष्ट्रपति डाक्टर रामवरण यादवले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले आज आयोजित साक्षात्कारमा उहाँले राष्ट्रपतिले 7 बजे सहमति विरूद्ध सार्वजनिक अभिव्यक्ति दिएर राजनीति गर्न खोजेको आरोप लगाउनुभयो। सरकार गठन हुँदा 7 बजे सहमति मान्ने अहिले आएर त्यसको विरूद्ध बोल्ने गेवाली प्रश्न गर्दै भन्नुभयो, संवैधानिक राष्ट्रपतिले संविधान अनुसार बस्ने हो, दलीय सहमतिलाई लिएर बोलेर राजनीति गर्ने होइन। उहाँले 7 बजे सहमति तत्काल कार्यान्वयन गरेर संविधान सभाबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गर्नु पर्नेमा जोड दिनुभयो। गेवालीले सरकार कमजोर सुस्त भएको भन्दै संयुक्त सरकारको अवधारणा अनुसार सरकार चुस्त दुस्त रूपमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो। यद्यपि अहिले नै सरकारको विकल्प खोज्ने स्थितिमा भने एमाले नपुगेको उहाँले स्पष्ट पार्नुभयो। स्वास्थ्य मन्त्री खगराज अधिकारीले निजी स्वास्थ्य संस्थाहरूले दर्ता र नवीकरण नगरे आफू कानून अनुसार अगाडि बढ्ने चेतावनी दिनुभएको छ। उहाँले निजी स्वास्थ्य संस्थाहरू पनि मापदण्डभित्र रहनुपर्ने भन्दै उनीहरूलाई मर्यादित बनाउने प्रयास भइरहेको बताउनुभयो। कास्कीको माछापुच्छ्रे गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न आज आयोजित कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालय निजी स्वास्थ्य संस्थाहरूले दर्ता नवीकरण गर्नै पर्ने प्रश्न स्पष्ट अडानमा रहेको बताउनुभयो। दर्ता र नवीकरण नगरेको अवस्थामा स्वास्थ्य संस्थाहरू नै नरहने भन्दै उहाँले कानूनी प्रक्रिया अनुसार अगाडि बढेपछि मात्रै बाँकी विषयमा छलफल गर्न सकिने बताउनुभयो। यस्तै मन्त्री अधिकारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सबै सरकारी स्वास्थ्य संस्थामा 1-2 महिनाभित्रै विद्युतीय हाजिरीको व्यवस्था गर्न लागि पनि जानकारी दिनुभयो। स्वास्थ्य कर्मीहरू सरकारी स्वास्थ्य संस्थामा हाजिर गरेर निजी मेडिकलमा काम गर्ने गर्दा बिरामीले सेवा पाउन नसकेको भन्दै उहाँले सरकारी अस्पतालदेखि गाउँका उपस्वास्थ्य चौकीसम्म नै विद्युतीय हाजिरीको व्यवस्था गर्न लागि बताउनुभयो। चितवनको रामनगर जंगलमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 42 जना घाइते भएका छन्। धरानबाट काठमाडौँ जाँदै गरेको नातिनख 4282 नम्बरको बस भरतपुर नगरपालिका 1 रामनगर पानी ट्याङ्कीमा मध्याह तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। मृत्यु हुनेमा उदयपुर मैखु 1 सुरज थापा मगर र सुनसरी डुमहराका 35 वर्षीय शम्भु नारायण चौधरी रहेका छन्। घाइतेहरूको भरतपुर अस्पताल र चितवनका 2 मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले सुनाएको छ। गर्मी बढीसँगै चितवनमा कुखुरा समेत मर्न थालेका छन्। केही दिन अघि भएको अत्यधिक गर्मीका कारण किसानले पालेका सयौं कुखुरा मरेको जिल्ला पशु सेवा कार्यालय चितवनले जनाएको छ। दैनिक परीक्षणका लागि मात्रै 20-25 वटा कुखुरा ल्याबमा पुग्ने गरेको सो कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो। परीक्षणका लागि ल्याइने कुखुरा यो समयमा दोब्बरले वृद्धि भएको छ। एक त गर्मीका कारण कुखुरा मरेको पाइएको छ भने अर्को रानीखेत र कक्सी भन्ने रोगले कुखुरा मरेको पाइएको तर अहिलेसम्म बर्ड फ्लूको संकेत भने कहीँ पनि नदेखिएको उहाँले बताउनुभयो। हप्ता 10 दिनको अन्तरालमा चितवन गीतानगरका रमेश पोखरेलको करिब 1000 कुखुरा मरेको छ। रानीखेत रोगका कारण कुखुरा मरेको पशु कार्यालयले जनाएको छ। पोखरेलको 5 लाख भन्दा बढी क्षति भएको जनाइएको छ। अन्य कुखुरा फर्ममा पनि गर्मीले कुखुरा मरेको कार्यालयले जनाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं, नेकपा एमालेको अबको नेतृत्व कसले गर्नुपर्ला जस्तो लाग्छ? ए माधव कुमार नेपाल, बी केपी ओली, सी नयाँ युवा पुस्ता। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए माधव कुमार नेपाल भनेमा 34%, बी केपी ओली भनेमा 41%, सी नयाँ युवा पुस्ता भन्नेमा 25%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र बहादुर चन्दले आफै पार्टी अध्यक्ष भएको घोषणा गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए पालो भएकाले सुभावेग, बी पार्टीलाई चुनौती, सी पदे मोह। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने। अब पालो ट्राफिक खबरको। यति बेला नारायणगढ हेटौँडा वीरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63-063, मोबाइल नंबर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि दिनभर घाम लागे तापनि बेलुका पनि पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको सर्वोच्च अदालतले मुम्बई बम काण्डका दोषी याकुब मेननले मृत्युदण्डको सजाय तत्काल कार्यान्वयन नगर्ने भएको छ। आतंकवाद विरुद्धको अदालतले सन् 2007 सुनाएको मृत्युदण्डको सजाय पुनर्विचार गर्नु परेको अपिलमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै सर्वोच्चले तत्कालका लागि मृत्युदण्डको सजाय कार्यान्वयन नहुने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। साथै सर्वोच्चले यो मुद्दालाई थप छानबिनका लागि भन्दै संवैधानिक अदालतमा पठाएको छ। मेमनले आफूले 20 वर्ष जेलमा बिताइसकेको भन्दै आफ्नो सजायमा पुनर्विचार गर्न निवेदन दिएका छन्। सन् 1993 मुम्बईमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा 300 भन्दा धेरैको ज्यान गएको थियो भने प्रहरीले मेममलाई सन् 1994 पक्राउ गरेको थियो। भारतका राष्ट्रपति प्रणब मुखर्जीले भने उनको यो अपील अस्वीकार गरिसक्नु भएको छ। तेलङ्गाना भारतको 29औं राज्य बनेको छ। चन्द्रशेखर रावलले मुख्यमन्त्री पदको शपथ लिएका छन्। आन्ध्र प्रदेशबाट छुटेर तेलङ्गाना बनेको हो। विभाजन अघि आन्ध्र प्रदेशको राजधानी हैदराबाद तेलङ्गानामा परेको छ। कम्तीमा 40% राजस्व यही शहरबाट आउँछ। यो आइटी र औषधि उद्योगको गढ समेत हो। 10 वर्षसम्म आन्ध्र प्रदेशको राजधानी रहेको हैदराबाद अब तेलङ्गानाको राजधानी भएको छ। आन्ध्र प्रदेशले भने नयाँ राजधानी बनाउनुपर्ने भएको छ। जंगलको 50% तेलङ्गानामा परेको छ, तर कोइलाको सबै भण्डार आन्ध्र प्रदेशले गुमाएको छ। आन्ध्र प्रदेशको भागमा धेरै केही परेन। एउटा लामो तटीय क्षेत्र बाहेक खास इलाका परेको छैन। आठ सरकारसँग विशेष आर्थिक प्याकेजको माग गरेका छन्। अब खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घरती मगर पल्सर स्पोर्ट्स अवार्डको युथ प्लेयर अफ दि इयर घोषित भएका छन्। काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको पल्सर स्पोर्ट्स अवार्ड वितरण कार्यक्रममा फुटबलर घरती युवा वर्ष खेलाडी घोषित भएका हुन्। विमल साफको कान्छो गोलकर्ता पनि रहेका छन्। उनले 8औं साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध खेलको अन्तिम मिनटमा गोल गर्दै बराबरीको नतिजा दिलाएका थिए। साफ अन्डर 16 च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउँदा भुटान विरुद्ध ह्याट्रिक गरेका उनले प्रतियोगितामा कुल 6 गोल गरेका थिए। उसो त नेपाल एएफसी अन्डर 16 च्याम्पियनसिपको फाइनल चरणमा नेपालले पुर्याउने क्रममा उनले तुर्कमेनिस्तान विरुद्ध ह्याट्रिक गरेका थिए। यसै गरी नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुद्धु दासा नाइके कोच अफ दि इयर घोषित भएका छन्। पुबुद्धु लगातार दोस्रो पटक उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। उनी अघिल्लो वर्ष भएको पल्सर स्पोर्ट्स अवार्डमा पनि वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। प्रशिक्षकमा नेपाली क्रिकेट टोलीले बङ्गलादेशमा भएको 2020 विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यसै गरी नेपाली क्रिकेट टोली टिम अफ द इयर घोषित भएको छ। वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत हात पारेको क्रिकेट टोलीले वर्षको उत्कृष्ट टोली घोषित बनेको छ। यस्तै यो वर्षको स्पेसल अवार्ड क्रिकेटर शरद भेषबाकरलाई प्रदान गरिएको छ। यसै गरी पारा एथलेटिक्स अफ द इयर तेक्वान्दो खेलाडी यादव कुँवर घोषित भएका छन्। साँझ 5 बजेको अर्पण बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संघीयता गठनको आधारलाई लिएर सभासदहरूका बीचमा तीव्र मतभेद। नयाँ संविधानका अन्तर्वस्तुमा न्यूनतम सहमति कायम गरेपछि मात्रै वार्ता गर्न सुझाव। राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दद्वारा आफू अध्यक्ष भएको घोषणा। राष्ट्रपति यादवले दिएको अभिव्यक्ति आपत्तिजनक भएको एमाले नेता गेवालीको टिप्पणी। चितवनको रामनगर जंगलमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु, 41 जना घाइते। गर्मी बढेसँगै चितवनमा कुखुरा समेत मर्न थाले। भारतको तेलङ्गाना आजदेखि छुट्टी राज्य। मुख्यमन्त्रीमा चन्द्रशेखर रावलद्वारा शपथ ग्रहण। मुम्बई बम काण्डका दोषी मेननलाई तत्काल मृत्युदण्ड नहुने। र युवा स्ट्राइकर विमल घरती युथ प्ले अफ द इयर घोषित। स्पेसल अवार्ड क्रिकेटर शरद भेषवाकरलाई प्रदान। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी अनिता अर्यालसँगै सुजिता हमाल बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बीच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290। रङ रोगन सेनेटरी टोयलेट

रत्ननगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिघामा रहेको प्लटहरू रु 3 लाखदेखि 20 लाख सम्ममा उपलब्ध छ। सोही प्लटमा आरसीसी ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न 20 हातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चौकदेखि 300 मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्ननगर चितवन। सम्पर्कका लागि राम प्रसाद पौडेल ओम शान्ति, मोबाइल 9845073867, हरि चापागाई मोबाइल 9845173687। जेठोरा माइलले त कोरिया बगेर धमाधम पैसा पठाउन थाले। एक हजार तपाईँ खोरक सेन्टर कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ। मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ रे। जापानीज, कोरियन, युरोपियन, इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट 2014 अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल 77 जना र 2014 भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र नवलपरासीका 481 विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी भिजा आइल्स, SLC, +2, कम्प्युटर, कोरियन, जापानीज लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। सम्पर्क सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राली काठमाडौँ, शाखा कार्यालयहरू सही चोक नारायण घाट 0556720260, सौराहा चोक 563365, पर्सा 583790, कावसोती थाना चोक 9845067686, सुनुवल 9845808087 र मिलन चोक बुटवल 9812493030। होइन या जेठा, च्यानल गेट हेर्यो, नयाँ डिजाइनको रेलिङ पनि आकर्षक, अझ गेट त झनै राम्रो, घर त असाध्यै सुन्दर देखियो है। कहाँबाट बनाइस यति राम तपाईलाई मात्र होइन काका, सुवेदी सटर ग्रिलबाट बनाइने हरेक डिजाइन सबैलाई मन पर्छ नि। हामी कहाँ सटर, ग्रिल, रेलिङ, गोल भराङ, ट्रस, च्यानल गेट, गेट लगायत फलाम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। सम्पर्क सुवेदी सटर ग्रिल उद्योग, रत्नगर 2 हाई स्कुल रोड, प्रोप्राइटर विष्णु सुवेदी, मोबाइल 9845594377। यो हो रेडियो अर्पण 107.5 MHz, अर्पण सबैका लागि, सधैँका लागि। जीवन